आला शऊर तक रसाई तरबियत नफ्स के दौरान शऊरी कोशिश के साथ साथ इंसान को आला शऊर तक रसाई की हर हाल में ज़रूरत पड़ती है। कोशिश करना फ़र्ज़ है, इसके बग़ैर चारा नहीं, मगर कोशिश में, मेहनत में एक मकाम आता है जिससे आगे नफ्स से इंसान नहीं जा सकता। ये लाहसिल का मकाम है, कोशिश की एक हद है, यह अपनी हद से ऊपर नहीं जा सकती। अब्दियत तक पहुंचने के लिए नफ्स इंसान को रसाई चाहिए, अल्लाह रब्बुल इज़्ज़त के दरबार तक रसाई चाहिए, और ये रसाई सिर्फ़ और सिर्फ अल्लाह ताला ख़ुद अता फरमाता है। इस रसाई को हासिल करने के लिए इल्म के साथ साथ अल्लाह की याद की बेपनाह ज़रूरत पड़ती है। नफ्स यहाँ तक आते आते थोड़ा बहुत ख़ुद को पहचान लेता है, बहुत सा मुशाहिदा भी करने लगता है, मगर हनूस रसाई बहुत दूर होती है। इस मकाम पर नफ्स इंसानी को खुदी के इल्म के साथ खुदाई इल्म की भी ज़रूरत पड़ती है। अल्लाह की याद क्या है, कैसे अल्लाह को याद किया जाए, तसव्वुर खुदा की पुख्तगी क्या है। हुजूर पुरनूर हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वाली वसल्लम की पहचान कैसे की जाए, शैतान क्या है, दुआ की हकीकत क्या है, इंसान का मकसद हयात क्या है, और मारिफत नफ्स किसे कहते हैं। नफ्स को खुदी के इल्म के साथ अब इन सवालात के जवाबात की अशद ज़रूरत पड़ती है, ताकि इसका शऊर अल्लाह के हुजूर रसाई हासिल करके आला तरीन मेयार को मारिफत को पहुंच सके। नफ्स को जितना भी समझ लिया जाए, मुशाहिदा कितना ही तेज़ क्यों न हो जाए, अगर अल्लाह की बरगाह में कबूल न किया जाए तो नफ्स का सारा इल्म, सारा मुशाहिदा इस्तिदराज के पाताल में धकेल दिया जाता है। अगर अल्लाह हिदायत ना दे तो नफ्स के इल्म का कोई फ़ायदा नहीं, मुशाहिदा भी इर्तिकास के बराबर हो जाता है, सब बेकार धरा रह जाता है। रसाई के लिए सबसे पहले अल्लाह की याद ज़रूरी है। अगर नफ्स याद खुदा में नहीं है तो वो कुछ भी नहीं है, इसकी कोई हैसियत दुनिया व आखरत में नहीं। वो पीर फ़कीर साधो संत तो हो सकता है, अल्लाह का दोस्त नहीं हो सकता। अल्लाह की दोस्ती उसकी मोहब्बत है, और उसकी मोहब्बत उसकी याद है। कुरान पाक में फरमाया गया, अहले अकल के सिवा मुझे कोई याद नहीं करता। अल्लाह की याद, अल्लाह की पहचान, मोहब्बत रसूल, शैतान का तारुफ, दुआ की हकीकत, आला मकसद हयात, मारिफत नफ्स, अल्लाह की याद। वो लोग जो ईमान लाए और उनके दिलों को अल्लाह की याद से तस्कीन होती है, खबरदार अल्लाह की याद ही से दिल तस्कीन पाते हैं। सूरतुर रअद। अल्लाह को याद किए बग़ैर इंसान की निजात मुमकिन नहीं। याद उसको किया जाता है जिससे मोहब्बत हो। इसका एक निचला दर्जा ये भी है कि किसी से अगर कोई ज़रूरी काम पड़ जाए तो तब भी उसे याद किया जाता है। शुरू में चूँकि नफ्स इंसान को अल्लाह से ज़्यादा कुर्बत और पहचान ना होने की वजह से ज़्यादा मोहब्बत महसूस नहीं होती, इसलिए आगाज़ में अल्लाह को इसलिए याद करना होता है ताकि वो अपनी मोहब्बत इंसान को अता करे। किसी काम, किसी मुश्किल के हल के लिए भी अल्लाह को याद करना होगा। जब किसी को याद किया जाना मकसूद हो तो इंसान उसका तज़किरा बार बार करता है, उसे रिमेंबर करता है। इस तरह अल्लाह को याद करना उसका ज़िक्र करना है। नमाज एक ऐसा ज़िक्र है जो मखसूस अवकात में फ़र्ज है। क़ुरान ज़िक्र है, तस्बीह ज़िक्र है। इस तरह फिर वो ज़िक्र है जो सबसे बड़ा ज़िक्र है, इस पर आगे बात होगी। नमाज और क़ुरान के पढ़ने के लिए कुछ ज़ाबिते हैं, प्रोटोकॉल्स हैं, जिनमें तहारत वज़ू सबसे पहले है। नमाज और क़ुरान को सारा दिन नहीं पढ़ा जाता, कुछ मखसूस लोग होते हैं जैसे कुरान के कारी, حفاظ اور ریسرچ کرنے والے بھی ہوتے ہیں جو قرآن کو بہت زیادہ پڑھتے ہیں۔ اللہ کے نیک بندے اس کے دوست بھی قرآن کو کثرت سے پڑھنے والے ہوتے ہیں، لیکن پھر بھی ایک حد سے زیادہ نہیں پڑھا جا سکتا۔ جو وقت بچ جاتا ہے اس میں جو شخص اللہ کی طلب اور محبت رکھتا ہے، فطری طور پر اس کی خواہش ہوتی ہے کہ ہر وقت اللہ کو یاد کرے۔ جب انسان اس مقام پر پہنچتا ہے تو اسے تسبیح اور ذکر کی ضرورت پیش آتی ہے۔ پہلے تسبیح پر بات کرتے ہیں۔ اچھی خاصی اکثریت ان مسلمانوں کی ہے جو تسبیح کے معاملے میں تردد کا شکار ہوتے ہیں۔ ہمارے معاشرے میں تسبیح والے ہمیشہ کم تعداد میں نظر آتے ہیں۔ تسبیحات کا ایک مخصوص گنتی کے ساتھ پڑھنا اسوہ نبی کریم سے ثابت ہے۔ کلمہ طیبہ کا ورد کرنا، درود شریف پڑھنا، سبحان اللہ، الحمدللہ یا دیگر تسبیحات کو ایک مخصوص تعداد یا بلا کسی گنتی کے پڑھنے میں کیا قباحت ہو سکتی ہے، آج تک سمجھ میں نہیں آ سکی۔ کچھ لوگ صرف انگلیوں پر تسبیح کرنے کو جائز سمجھتے ہیں، ہرگز کوئی حرج نہیں، مگر جو زیادہ تسبیح کی خواہش رکھتا ہو، جس کی ہمت، استطاعت، توفیق اور محبت الہی بہت زیادہ ہو، وہ کیا کرے؟ مثال کے طور پر اگر کوئی شخص آیت کریمہ کو روزانہ 500 یا 1000 بار پڑھنا چاہے تو یہ انگلیوں پر گننا ممکن نہیں، اب دانوں والی تسبیح کی ضرورت پڑتی ہے۔ کچھ لوگ ڈیجیٹل تسبیح بھی استعمال کرتے ہیں۔ دانوں والی تسبیح جتنی بھی بڑھ جائے، انگلیوں والی تسبیح خاص طور پر نماز کے بعد ترک نہیں کرنی چاہیے کہ سنت ہے۔ ہمارے ہاں کسی کے سامنے تسبیح کرنا نمود و نمائش اور ریاکاری سے تعبیر کیا جاتا ہے۔ یہ تصور اتنا پختہ ہے کہ سوائے بزرگ خواتین و حضرات کے اگر تسبیح کسی نوجوان کے ہاتھ میں دکھائی دے جائے تو اسے بڑے اچنبے اور حیرانی والی ایسی نظروں کا سامنا کرنا پڑتا ہے جس میں چبھن ہوتی ہے اور شک بھی۔ یہ بات درست ہے کہ بہت سے لوگ اپنا تاثر اچھا اور پارسا بنانے کے لیے لوگوں میں تسبیح لے کر پھرتے ہیں، مگر ان کے کردار اور ان کی تسبیح میں اس قدر تضاد ہوتا ہے کہ لوگوں نے ہر تسبیح والے کو ریاکار سمجھ کر دیکھنا شروع کر دیا ہے۔ لیکن کچھ لوگ ایسے بھی ہوتے ہیں کہ جن کو اتنی زیادہ تسبیح کرنا ہوتی ہے کہ اسے چھپائے رکھنا ان کے لیے ناممکن ہو جاتا ہے۔ بہرحال جو تسبیح کے مخالف ہیں ان کے گھروں میں بھی تسبیح دیکھی ہے۔ تسبیح کی حیثیت ایک آلے سے زیادہ کچھ نہیں، جیسے مسجد میں سپیکر آواز بڑھانے کے لیے ایک آلہ ہے، ایسی تسبیح بھی صرف ایک آلہ ہے۔ پھر اکثر ایک بات کہی جاتی ہے کہ جب اللہ گن کر نہیں دیتا تو پھر اسے گن کر یاد کیوں کیا جائے؟ یہ بات صرف وہ لوگ کہتے ہیں جو تسبیح کی حقیقت کو سرے سے نہیں جانتے۔ اللہ گن کر بھی دیتا ہے اور بغیر گنے بھی، زندگی کے سانس گنے ہوئے ہیں، رزق گنا ہوا ہے، وقت گنا ہوا ہے، ماں باپ، بہن بھائی، بیوی بچے، دن دولت، عمر، آزمائش، ہر شے، حتیٰ کہ جو پانی آسمان سے زمین پر بارش کی صورت میں اتارا جاتا ہے اس کا بھی ایک ایک قطرہ گنا ہوا ہے۔ اللہ کو گن کر بھی یاد کرنا ہوتا ہے اور بغیر گنے بھی۔ سمجھنے کے لیے بات کو ایسے بیان کیا جا سکتا ہے کہ اللہ کو بے انداز یاد کرنے کو ذکر اور اندازے سے یاد کرنے کو تسبیح کہتے ہیں، اور ہمیں اللہ نے قرآن میں دونوں طرح سے خود کو یاد کرنے کا حکم دیا ہے۔ گننے یا نہ گننے سے اللہ کو کوئی فرق نہیں پڑتا، معاملہ یہ ہے کہ اللہ کے اس قدر خوبصورت نام ہیں، ایسی زبردست آیات ہیں، اعلیٰ ترین معیار کی دعائیں ہیں، لا محالہ اپنے حالات و واقعات کے حساب سے ہر نفس کو بہت سے ناموں سے، بہت سی آیات اور بہت سی دعاؤں سے اللہ کو یاد کرنا ہوتا ہے۔ ایک ہی وقت میں نفس انسان کو 1000 بار مسائل سے نبرد آزما ہونا ہے۔ تسبیح سے فائدہ یہ ہوتا ہے کہ انسان بہت سے اسماء الہی، آیات اور دعاؤں کو ایک مخصوص تعداد مقرر کر لینے کی وجہ سے روزانہ پڑھنے میں کامیاب ہو جاتا ہے، اور ان اسماء، آیات اور دعاؤں کے اثرات سے فیضیاب ہو جاتا ہے۔ ذکر کو معین مقدار میں روزانہ کرنے کو نفس کی طبیعت بھی سحر سمجھتی ہے، اور اس میں اس مقدار سے ایک عادت پیدا ہو جاتی ہے۔ تسبیح 3 ماہ سے زیادہ عرصہ کسی کی قائم رہ جائے تو نفس اسے مستقل عادت کی طرح اپنا لیتا ہے، پھر جیسے اسے کھانا کھانے بغیر چین نہیں آتا، اسی طرح تسبیح بھی اس کی فطرت ثانیہ بن جاتی ہے۔ یہی عادت اسے ان گنت ذکر کی جانب لے جاتی ہے، اور بالآخر وہ محبت الہی سے مالا مال ہو جاتا ہے۔ تسبیحات بہت سی ہو جاتی ہیں اور ذکر ایک ہوتا ہے۔ تسبیح پھیلتی ہے، یہ بڑھتی ہے، یہ صرف اس کو عطا ہوتی ہے جس کے دل میں اللہ کی محبت ہوتی ہے، اخلاص ہوتا ہے، سنسیریٹی ہوتی ہے۔ پہلے تھوڑی تعداد سے شروع کرنا چاہیے، بے شک انگلیوں پر گننے سے آغاز کر لیا جائے۔ ارادہ مصمم ہو تو ہر حال میں اس مخصوص تعداد کو روزانہ پڑھنا ہے، کیونکہ اللہ تعالیٰ کو انسان کا وہ عمل سب سے زیادہ پسند ہوتا ہے جو بے شک تھوڑا ہو مگر مستقل ہو، ہمیشہ جاری رہے۔ 4 سے 6 مہینے میں عادت مستقل ہو جاتی ہے، پھر پھیلاؤ شروع ہو جاتا ہے۔ تسبیح کو زیادہ کرنے کی خواہش پیدا ہوتی ہے جیسے جیسے اللہ توفیق دیتا چلا جاتا ہے، تسبیح کرنے والے کی استعداد بڑھتی چلی جاتی ہے۔ تسبیح کرتے ہوئے جو بھی پڑھا جا رہا ہو اس پر کبھی ارتکاز نہیں کرنا ہوتا، ورنہ تسبیح بھی ارتکاز جیسے نقصانات دینے لگتی ہے۔ اکثر آپ نے سنا ہوگا کہ فلان نے کچھ پڑھنا شروع کیا تو اسے رجعت ہو گئی۔ رجعت ارتکاز سے ہوتی ہے، کسی بھی صورت میں ارتکاز نہیں کرنا چاہیے۔ ہمارے ہاں لوگ ارتکاز کو مقدس سمجھ کر شروع کر دیتے ہیں۔ ہمیں بہت اچھا لگتا ہے جب کوئی یہ کہے کہ پڑھو، اور اسے پڑھتے ہوئے پورا دھیان اسی لفظ، آیت اور اس کے معنی پر رکھو۔ اس سے بچنا ہے، یہ ارتکاز ہے۔ رجعت ہوئی اور جن بھوت نظر آنے لگے تو پھر اینٹی ڈپریسنٹ کھانی پڑیں گی، نفسیاتی علاج شروع ہو جائے گا اور بیڑا غرق ہو جائے گا۔ پچھلا باب سارے کا سارا اسی پر لکھا ہے۔ ہمیں ویسے ہی اللہ کو یاد کرنا ہے جیسے اللہ نے یاد کرنے کا کہا ہے، تنہائی میں بھی یاد کرنا چاہیے، مگر خیال کو مجبور کر کے زبردستی نہیں روکنا چاہیے، اس سے خرابی کا آغاز ہو جاتا ہے۔ قرآن پاک میں فرمایا گیا، وہ جو اللہ کو کھڑے بیٹھے اور کروٹ پر لیٹے یاد کرتے ہیں اور آسمان و زمین کی پیدائش میں فکر کرتے ہیں اور کہتے ہیں، اے ہمارے رب، تو نے یہ بے فائدہ نہیں بنایا، تو سب عیبوں سے پاک ہے، سو ہمیں دوزخ کے عذاب سے بچا۔ ہمیں مرادی معنی قرآن پاک سے نکالنے کی لت لگی ہوئی ہے، کوئی ہیر پھیر نہیں، قرآن صاف زبان میں ہے۔ جب اللہ خود کہہ رہا ہے کہ کھڑے بیٹھے لیٹے ہر حالت میں مجھے یاد کرو، تو ہمیں کیا پڑی کہ اس میں نئی راہ نکالیں، ہمیں تو اللہ کا حکم ماننا ہے۔ لوگ کہتے ہیں کہ فلان شخص تسبیح پڑھتے ہوئے ریاکاری کرتا ہے، باتیں بھی کر رہا ہوتا ہے، ساتھ ساتھ تسبیح بھی پھیر رہا ہوتا ہے۔ ایسا وہ کہتا ہے جو تسبیح کو جانتا نہیں ہے، جو بہت کی جاتی ہے یا بہت کرنی ہوتی ہے تو ایسے بھی کی جاتی ہے۔ اب کسی نے اگر دن میں 100 مختلف تسبیحات کرنی ہو تو کہاں چھپ کر تسبیح کرے؟ ہاں، جو لوگوں کو دکھانے کے لیے ایسا کرتا ہے اسے اللہ کے ہاں پیش ہونا ہے، وہ جانے اللہ جانے۔ حیرت ہوتی ہے ایسے لوگوں میں اتنی ہمت کہاں سے آ جاتی ہے کہ خدا سے اپنے ذاتی تعلق کو بھی دکھاوے میں بیچ ڈالتے ہیں۔ تسبیح کا مقصد بہت اہمیت کا حامل ہے۔ لوگ رزق کے لیے، صحت کے لیے، اولاد کے لیے، مصیبت سے نکلنے کے لیے اور ہر قسم کی حاجت اللہ کی برگاہ میں پیش کر کے مراد پانے کے لیے تسبیح کرتے ہیں۔ حق ہے، بندہ مانگنے والا ہے، اللہ عطا کرنے والا ہے۔ اللہ کے نام پر اس کے کلام پر جب اس سے سوال کیا جاتا ہے تو بے شک وہ دیتا ہے۔ تسبیح کرنے کے لیے یہ بہت اچھا مقصد ہے، لیکن کچھ لوگ تسبیح اللہ کی محبت میں کرتے ہیں وہ اللہ کی یاد میں رہنے کے لیے تسبیح پھیرتے ہیں۔ یہ تسبیح کا اصل مقصد ہے۔ تسبیح دراصل انہی لوگوں کے لیے ہے، تسبیح جب بے لوث ہو کر صرف اللہ کی محبت میں کی جائے تو بڑی شے ہے۔ جب کوئی اللہ کو تسبیحات کے ذریعے اس کے مختلف ناموں سے بار بار پکارنا شروع کرتا ہے تو اللہ کی نظروں میں زیادہ آ جاتا ہے۔ یہ کوئی دو چار دن یا مہینوں کا نہیں، یہ بندے کا اللہ سے محبت کا رشتہ ہے، یہ ساری زندگی قائم رہتا ہے۔ پھر اللہ دیکھتا ہے کہ تسلسل میرے اس بندے میں کتنا ہے، استقامت کتنی ہے۔ جب تسلسل قائم ہو جائے، یعنی تسبیح کرنے والا واپس نہ پلٹے اور اس کی کوئی طلب بھی نہ ہو، یعنی اللہ کے پیچھے ہی پڑ جائے، تو اللہ رب العزت اس کی طرف نظر کرم فرماتا ہے اور اس پر متوجہ ہو کر اس کی تربیت کا آغاز کر دیتا ہے۔ اب بندہ آزمایا جاتا ہے، سخت حالات میں تسبیح کرنے والے کا استقلال دیکھا جاتا ہے، کبھی کشائش دے کر آزمایا جاتا ہے کہ دیکھتے ہیں دنیا کو بھاگتا ہے یا کھڑا رہتا ہے۔ تکلیف، بیماری، وسوسہ، مایوسی، انتظار، پریشانی، ہر شے سے گزارا جاتا ہے۔ خوب ٹھوک پیٹ کر دیکھا جاتا ہے ہر طرح کے حالات میں اس کا رویہ اللہ کی جانب کیسا ہے۔ جن کو بھاگنا ہوتا ہے وہ ایک دو ضربیں پڑتے ہی چپکے سے کھسک لیتے ہیں، لیکن جن کو اللہ کی لو لگی ہوتی ہے، جن کے دلوں میں عشق الہی کا جذبہ موجزن ہوتا ہے، وہ کسی طوفان سے نہیں ٹلتے، کبھی صبر کرتے ہیں، کبھی توکل کی چادر اوڑھ لیتے ہیں، کبھی تقوی کی پتوار سے طوفانوں میں گھری ناؤ کو آگے بڑھاتے ہیں۔ بشر ہونے کی مجبوری میں، دباؤ بہت بڑھ جانے کی صورت میں اگر رونا پیٹنا پڑ بھی جائے تو اللہ کے آگے روتے ہیں، لیکن بندوں کے سامنے سیسہ پلائی ہوئی دیوار کی طرح کھڑے رہتے ہیں۔ وہ جانتے ہیں کہ صوفی وہ ہوتا ہے کہ جس کے اندر کا دباؤ اس کی شخصیت کے دراڑوں سے کبھی دکھائی نہیں دے سکتا۔ انہیں اللہ جانتا ہوتا ہے اور وہ اللہ کو جانتے ہوتے ہیں۔ یہ عشق، محبت اور وفا کی وہ لازوال داستان حیرت ہے جو خالق اور مخلوق کے رشتے میں ہمیشہ سے دہرائی جاتی رہی ہے اور اسے ایسے ہی دہرایا جاتا رہے گا۔ یہ انسان کا واحد مقصد حیات ہے۔ تسبیح کرنے والوں کو سب سے بڑی سہولت اس راستے میں یہ مل جاتی ہے کہ تسبیح اور ذکر میں کوئی تکلف نہیں ہے، کوئی ضابطہ، کوئی پروٹوکول نہیں، یہ لامحدود یاد خدا کو جانے کا واحد راستہ ہے۔ وضو کیا ہے؟ بہت اچھی بات ہے، اگر نہیں کیا تو کوئی حرج نہیں، کوئی پابندی نہیں، یہ بہت بڑی بات ہے۔ کوئی اس پر غور کرے تو طبق سارے کے سارے روشن ہو جائیں، طبیعت صاف ہو کر اپنی اوقات صاف دکھائی دینے لگے۔ اللہ اس کائنات اور ہر شے کا خالق ہے، مالک ہے، اس کا نام بغیر پاک ہوئے لینے کی ہمت کس میں ہے؟ قدسیوں سے کوئی پوچھ کر دیکھیے کہ اس عظیم ذوالجلال والا کرام نے اس ناپاکی میں پھنسے ہوئے کمزور انسان سے اپنی محبت کا کیسا زبردست اظہار کیا، کیسا بے پیان کرم فرمایا کہ اس کمزور ترین مخلوق کی مجبوری کو ایک خالق کے طور پر جانتے ہوئے اسے ہر حالت میں اپنا نام لینے، और ख़ुद को याद करने की लामहदूद इजाज़त अता फरमा दी। अपनी सबसे बड़ी इबादत को उसने प्रोटोकॉल से आज़ाद करके इंसान को अता फरमा दिया। हैरत है कि कुछ लोग तस्बीह न करने की दलील लाते हैं। क्या हो गया है मुसलमानों को? तस्बीह अगर अल्लाह की मोहब्बत में किसी ने शुरू करनी है तो फिर ये जान रखे कि न तो किसी कैफियत सुरूर का लालच रखता है, न ही कोई ऐसी तवक्को दिल में छुपा कर रखता है कि मुझे कोई रूहानी ताकत इस तस्बीह से मिलेगी। जज़ा से बेनियाज होकर अल्लाह को याद कर रहा है, करते ही रहता है। वह खूब जानता है कि बंदे को कब, क्या और कितना देना है। याद रखना चाहिए, सबसे अच्छा भिखारी वो होता है जो दाता से कभी किसी शय की तलब न करे, बस हर वक्त शीश नवाए, दामन फैलाए, दरुदौलत पर खड़ा हाजिर रहे, जो अता हो शुक्र करता रहे, मगर इस दर से कभी उठकर न जाए। अल्लाह के दर पर वापस आने के लिए नहीं जाते, बस जाने और फिर कभी पलट कर न आने के लिए जाते हैं। अल्लाह हर एक को गदाई का सलीका अता फरमाए, इल्म अता फरमाए। आमीन। अगर तस्बीह किसी उस्ताद से ली जाए और उस्ताद वाकईतन उस्ताद ही हो तो क्या बात है। अगर उस्ताद न मिल सके तो यह हरगिज़ कोई फ़र्ज़ नहीं कि अल्लाह सबका अल्लाह है। अल्लाह के तमाम अच्छे नामों में से जो भी दिल को ज़्यादा पसंद आए उसकी तस्बीह बुला लेनी चाहिए। मिजाज और नफ्सियात को भी मद्दनज़र रख लेना चाहिए। जैसा कि अगर किसी में बुखल हद से भरा हो तो या गनी की तस्बीह उसे लेनी चाहिए। तस्बीह किसी आयत की भी होनी चाहिए, जैसे आयत करीमा है उसी तरह तस्बीह में कलमा भी होना चाहिए। अस्तगफार भी लाजिम तस्बीह में रखना होता है। छोटी सूरह की तस्बीह भी की जा सकती है, जैसे सूरह इखलास, आयतुल कुर्सी और इसी तरह छोटी छोटी बहुत ही खूबसूरत सूरतें हैं जिनकी तस्बीह करना आसान है। वो तस्बीह अधूरी है जिसमें दुरूद शरीफ का कोई हिस्सा ना हो। इसी तरह शुरू में कुछ तस्बीहात जो ज़्यादा वक्त वाली महसूस ना हो से आगाज़ करें। तादाद कम अज़ कम एक ही तस्बीह है, इसी से शुरू करना चाहिए कि किसी इस्म इलाही की एक से दो आयत करीमा वगैरह की एक तस्बीह से आगाज़ हो, आहिस्ता आहिस्ता। फिर पहले अगर एक एक तस्बीह की जा रही है तो उसे दो, और कुछ अरसे बाद जब आसानी महसूस होने लगे तो तीन तीन तस्बीहात कर देनी चाहिए। तस्बीह के लिए वक्त की कोई कैद नहीं है। जब कोई शुरू करे तो ऐसे वक्त में रख ले जब नफ्स बिल्कुल मज़ाहिम ना हो, जैसे रात के खाने के बाद चहलकदमी के वक्त, सुबह की सैर के दौरान। इस तरह किसी भी आसान वक्त से आगाज़ किया जाए, फिर आहिस्ता आहिस्ता इसमें भी आसानी महसूस होने लगे तो पहले से जारी तस्बीहात की तादाद और नई तस्बीहात को हिस्बे तौफीक बढ़ाते चले जाना चाहिए। अपनी अपनी ताकत, हिम्मत और तौफीक इलाही की बात है। यह सिर्फ एक आइडिया के तौर पर बयान किया है, वगरना जितना दिल चाहे बंदा करे, कोई फार्मूला नहीं कि इसे हर हाल में इतने से ही शुरू करना है। एक बात जो वाज़े होना बहुत ज़रूरी है वो ये कि सिर्फ़ खाली तस्बीह सारा दिन तोते की तरह रटने से कुछ हासिल नहीं होता। बंदा सारा दिन तस्बीह फेरता रहे और झूठ भी बोले, खयानत भी करे, लोगों को धोखा भी देता रहे, ये कोई तस्बीह नहीं है। पहले भी लिखा जा चुका है कि इस बात में कोई दो राय नहीं कि अल्लाह झूठे को पसंद नहीं करता और न ही ऐसे शख्स को अपना दोस्त बनाता है। तस्बीह असल में तस्बीह तब है जब इंसान तस्बीह के साथ अपने नफ्स का मुहासिबा भी कर रहा हो। नफ्स की इताअत में जीना और साथ तस्बीह भी फेरना, ये दोगलापन है। अगर ये हालत हो तो भुल्ले शाह की बात 100% सच है। सर ते टोपी ते नियत खोटी, लेना की सर टोपी धर के तस्बी फेरी पर दिल न फेरिया, लेना की तस्बी हथ फड़ के। अवाइल में सबका यही हाल होता है, यही से तकरीबन सभी की तस्बीह का आगाज होता है। लेकिन बात याद रखनी चाहिए कि तस्बीह के दौरान ख़ुद को बेहतर करने की शदीद कोशिश करनी चाहिए, क्योंकि अल्लाह को अदाकार पसंद नहीं, इखलास वाले सच्चे बंदे पसंद हैं। ऐसी बात नहीं कि सवाब बिल्कुल ही नहीं होता, किसी न किसी दर्जे में सवाब ज़रूर मिलता है कि न पढ़ने से पढ़ना हर हाल में अफजल है। हम सब शुरुआत में नफ्स की पेचीदगियों में बुरी तरह उलझे होते हैं, ऐसी सूरत में इंसान तस्बीह और तज़किया नफ्स एक साथ शुरू करे तो बेशक अल्लाह रहीम भी है और करीम भी। कुरान मजीद में फरमाया गया, तर्जुमा, वही अल्लाह है कि उसके सिवा कोई माबूद नहीं, सब छुपी और खुली बातों का जानने वाला है, वो बड़ा मेहरबान निहायत रहम वाला है। वही अल्लाह है कि उसके सिवा कोई माबूद नहीं, वो बादशाह पाक ज़ात सलामती वाला अमन देने वाला निगहबान गालिब ज़बरदस्त बड़ी अजमत वाला है। अल्लाह पाक है, उससे जो उसके शरीक ठहराते हैं, वही अल्लाह है पैदा करने वाला, ठीक ठीक बनाने वाला, सूरत देने वाला। उसके अच्छे अच्छे नाम है, सब चीज़ें उसी की तस्बीह करती हैं जो आसमानों में और ज़मीन में हैं, और वही ज़बरदस्त हिकमत वाला है। एक दूसरी जगह फरमाया गया, और बेशक यूनस भी रसूलों में से था, जबकि वो भाग गया उस किश्ती की तरफ जो भरी हुई थी, फिर कुर्गा डाला तो वही खताकारों में था, फिर उसे मछली ने लुकमा बना लिया और वो पशेमान था। बस अगर ये बात ना होती कि वो तस्बीह करने वालों में से था तो वो उसके पेट में उस दिन तक रहता जिसमें लोग उठाए जाएंगे। सूरह अल इमरान में फरमाया गया, कहा, ए मेरे रब, मेरे लिए कोई निशानी मुकरर कर। फरमाया, तेरे लिए ये निशानी है कि तू लोगों से 3 दिन सिवाय इशारा के बात न कर सकेगा, और अपने रब को बहुत याद कर, और शाम और सुबह तस्बीह कर। सूरतुल हिजर में फरमाया गया, सो तू अपने रब की तस्बीह हम्द के साथ किए जा और सजदा करने वालों में से हो। सूरह ताहा में फरमाया गया, बस सब्र कर इस पर जो कहते हैं, और सूरज के निकलने और डूबने से पहले अपने रब की हम्द के साथ तस्बीह बयान कर, और रात की कुछ घड़ियों में और दिन के अव्वल और आखिर में तस्बीह कर, ताकि तुझे खुशी हासिल हो। सूरत रूम में फरमाया गया, फिर अल्लाह की तस्बीह करो जब तुम शाम करो और जब तुम सुबह करो। सूरह अस्सजदा में बताया गया, बस हमारी आयतों पर वो ईमान लाते हैं कि जब उन्हें वो आयतें याद दिलाई जाती हैं तो वो सजदे में गिर पड़ते हैं और अपने रब की हम्द के साथ तस्बीह बयान करते हैं और वो तकब्बुर नहीं करते। एक और जगह फरमाया गया, बस अपने रब के नाम की तस्बीह कर जो बड़ा अजमत वाला है। सूरह इंसान में बताया गया, और अपने रब के नाम सुबह और शाम याद किया करें, और कुछ हिस्सा रात में भी उसको सजदा कीजिए, और रात में देर तक उसकी तस्बीह कीजिए। एक और जगह फरमाया गया, तू अपने रब की हम्द के साथ तस्बीह कीजिए और उससे माफ़ी मांगिए, बेशक वो बड़ा तौबा कबूल करने वाला है। सूरतुल हदीद में फरमाया गया, आसमानों और ज़मीन में जो हैं अल्लाह की तस्बीह कर रहे हैं, वो ज़बरदस्त बाहिकमत है।